अझै कति गरौँ cha tình về ya ta ayo phi san rat bi han par ke jai par ka chu a chu phi na au chu mi ri san jivan jiu na si ka yo si cha अझै कति घरमा प्रतीक्षा तिम्रै याद आयो फेरि सन् राति बिहान पर्खे झै पर्खा छु आछो भेट्न आउँछु मेरि सन् राति आउँछु मेरी सन् आउँछु मेरी सानो